وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الله يصطفي من الملائكة رسلا ومن الناس، إن الله سميع بصير. ہم سب جانتے ہیں کہ نبوت یہ انتخابی چیز ہے، اس کے لیے کوئی سرٹیفکیٹ، کوئی ڈگری، کوئی اپلیکیشن، کوئی انٹرویو. اللہ تبارک و تعالیٰ اپنے علم ازلی میں جس شخص کو منتخب کیا ہے اس کام کے لیے، وقت آنے پر اس کو اٹھاتے ہیں. ابراہیم علیہ السلام کو کتنے گھناؤنے ماحول میں سے اٹھایا اور پھر کام دیتے ہیں، یہ نبوت کا کام ہے. انسانوں میں جا کر یہ کام کرو، کہ وہ اپنی پوری زندگی اس میں تھپا دیتے ہیں. یہ ہے انتخاب. تو جس طریقے سے نبوت یہ انتخابی چیز ہے، علم نبوت کی مشغولی، اس میں اپنے آپ کو لگانا، پڑھنا پڑھانا، اور مخلوق میں جب تک حیات باقی ہے کام کرتے رہنا، یہ انتخابی چیز ہے. چونکہ ہم لوگ اسباب کی دنیا میں رہتے ہیں، اسی لیے اس کو جوڑتے ہیں اسباب کے ساتھ. بائی چانس پھر یہ ہوا، پھر بائی چانس میں مدرسہ میں چلا گیا، بائی چانس پھر یہ فلانا مدرسہ میں، بائی چانس فلانے عالم سے میری ملاقات ہو گئی. یہ جو بائی چانس ہے، یہ چونکہ ہم لوگ اسباب کی دنیا میں رہتے ہیں، اسی لیے اس کو جوڑتے ہیں اسباب کے ساتھ. ورنہ حقیقت یہ ہے کہ جس کو بھی اللہ نے قرآن میں، حدیث میں، علم نبوت میں لگایا، یہ اللہ کا انتخاب ہے. آپ کے ساتھی اسکول کے، بچپن کے، گلی ڈنڈا کے، کوئی رکشہ چلا رہا ہوگا تو کوئی ٹیمپو بھگا رہا ہوگا، کوئی کیا، اللہ نے تجھے ادھر نہیں، تجھے یہ کام نہیں کرنا ہے، تو اٹھ یہاں سے، یہ قرآن لے اور یہ حدیث لے، یہ علم نبوت لے اور اس میں اپنے آپ کو کھپا دے، اور پھر یہاں سے نکلنے کے بعد اسی میں اپنی زندگی کو کھپا دے، پوری کر دے. اور پھر یہاں آ کر جو کچھ علم نبوت، قرآن، حدیث پر مجھے دینا ہے، وہ سارے انعام میں تجھے دے دوں گا. ختم. دوستو، میں نے اس لیے کہا کہ اللہ نے انتخاب کیا ہے ہمارا اس کے لیے، اسی لیے اس انتخاب کی ہمیں قدر کرنا چاہیے، اس کو بوجھ نہ سمجھے، مصیبت اور تکلیف نہ سمجھے. ماں باپ نے دھکیل دیا ہے، جھک مارنا ہے بہرحال، نہیں، اس کو نعمت سمجھے، اور نعمت سمجھ کر پھر اس کی قدر کرے، اور اس کا استحضار اور دھیان ہو کہ نہیں، اس آسمان کے ستاروں کے نیچے جو سب سے قیمتی کام تھا، اس کام میں اللہ نے مجھے لگا دیا ہے. اس لیے کہ جب تک ہم اس کی قیمت کو سمجھیں گے نہیں، اس کو پہچانیں گے نہیں، وہاں تک قدر نہیں ہوگی. قیمت کو سمجھے تو قدر ہو. مولانا رومی رحمۃ اللہ علیہ نے مثنوی میں ایک حکایت بیان کی کہ ایک شخص جنگل سے بکریاں چرا کر آ رہا تھا. راستے میں ایک لائن کا بچہ جو ابھی آج ہی پیدا ہوا ہے پڑا ہوا نو مولود, اس نے اس لائن کے بچے کو اٹھا لیا, گھر لایا, بکریوں کے ریوڑ میں رکھ دیا, دودھ پلانا, کھلانا پلانا, وہ بھی کھاتے پیتے چڑھتے کھیلتے بکریوں کے ساتھ بڑا ہوتا گیا. لائن کا بچہ بکریوں کے ساتھ آوے جاوے کھیلے جنگلوں میں تالابوں میں, کافی بڑا ہو گیا وہ بچہ. وہ ایسے ہی وہ سمجھتا تھا کہ میں بھی ایک بکری کا بچہ ہوں. ایک دن یہ ہوا کہ ڈیم میں پانی پلانے کے لیے بکریوں کو لے گئے, لائن میں تمام بکریاں, بیچ میں وہ لائن کا بچہ. سورج کی تپش سے پانی میں عکس پڑ رہا تھا جانوروں کا پیتے ہوئے. اس نے پانی پیتے پیتے دیکھا کہ الگ ہے, یہ الگ ہے, میں الگ ہوں, میں وہ نہیں ہوں. جب اس نے دیکھا اپنا چہرہ, اپنی حیات, اپنا بدن, اپنی باڈی, کہ نہیں یار, میں جو ہے وہ بکری کا بچہ نہیں. بس اس کو سمجھ میں آ گیا کہ میں تو کچھ اور ہوں. جیسے ہی اس نے اپنے آپ کو پہچان لیا کہ میں لائن ہوں, فوراً بازو کی بکری کے اوپر اٹیک کر دیا اور اس کو پھاڑ دیا. آج تک کبھی نہیں چھیڑا کسی بکری کو, لیکن جب اس نے اپنے آپ کو پہچان لیا کہ میں کون ہوں تو اپنی حقیقت کو سمجھا, اس کے احوال بدلے, اور ایسے بدلے کہ دوسری بکری جو پڑوس میں تھی اسے پھاڑ دیا. نہیں, میں بکری کا بچہ نہیں ہوں یار, میں تو کچھ اور ہوں. مولانا رومی رحمۃ اللہ علیہ اس سے نتیجہ نکالتے ہیں کہ اصل چیز ہے اپنی قیمت, اپنی ماہیت کو پہچاننا, میں کون ہوں. میں صاحب قرآن ہوں, صاحب علم نبوت ہوں, آسمان کے ستاروں کے نیچے سب سے قیمتی جو نعمت ہے اس نعمت کا میں حامل ہوں, اور اللہ نے میرا انتخاب کیا ہے اس کام کے لیے. جب انسان اپنے آپ کو پہچان لے گا اس کے بعد کے احوال کچھ اور ہوں گے, اور جب تک نہیں پہچانے گا تو پھر اس کے احوال ایسے ہی بس کھایا پیا سوئے, کتاب ختم, پرچہ لکھا, پاس ہو گئے. ایک ٹائم بھائی محنت کرو نہیں کر, ارے میاں 40 آ جاوے گا نہیں مت کیا بڑی ہے, 40 تو آئیں گے نہیں. اصل چیز مولانا یہ نتیجہ نکالتے ہیں کہ اپنی قیمت کو سمجھنا, اپنے آپ کو پہچاننا, کہ جب اس لائن کے بچے نے اپنے کو پہچان لیا اس کے بعد کے احوال بدل گئے. मैं कौन हूं और मैं क्या कर सकता हूं, उसने समझ लिया कि मैं क्या कर सकता हूं और बकरी को फाड़ दी। कारीगर के लिए इसकी जरूरत है कि वो इस सबसे पहले तो इसकी कीमत समझे कि ये क्या है, कुरान क्या, इल्मे नबूवत क्या, वही क्या। तबली जमात में आपने एक बहुत जुमला सुना होगा बार बार कि खुला काम होगा तो उम्मत वही की बरकतों से महरूम हो जाएगी, खुला चीज होगी तो उम्मत वही की बरकतों से महरूम हो जाएगी, ऐसा सुनते रहते हैं। ये वही की बरकतें क्या है, जिससे महरूमी हो या होती है? वही की बरकत ये है कि वही का जो जुज जिस काम के लिए नाजिल हुआ है, जिस मकसद के लिए, उसका असर मेरे अंदर आया या नहीं आया। जब आपने पढ़ लिया मिन हुस्नी इस्लामिल मरी तरकूहु माला यानी, इसके बाद आपकी लाइफ में से लायानी चीजें निकली या नहीं निकली? अगर निकली है तो इस वही की बरकत आपको पहुंची, और नहीं निकली तो फिर बस आपको इल्म बराए इल्म हासिल हुआ, उसकी जो बरकत है जिसके लिए ये कलमा हजरत ने फरमाया था उसका नफा आपको नहीं। ये है वही की बरकत। तो मैं कह रहा था कि सबसे पहली चीज तो ये है कि भाई इंसान इसकी कीमत को समझे, और उसके बाद तुझे अल्लाह ने इसमें मशगूल किया है लिहाजा उससे फिर तेरी कीमत क्या होगी, इसलिए कि अल्लाह ने तुझे मशगूल किया। और जब इन दो चीजों को तू समझ लेगा तो तेरे अहवाल कुछ और होंगे, और ये और फिक्र करने से पता चलता है। बात समझे, किताब सईदी व जबाइश में फिका के अंदर आपने एक मसला पढ़ा कि कल्बे मुअल्लम का मारा हुआ शिकार मोमिन के लिए हलाल है, और एक तरफ ये भी अहादीस में कि उस कल्ब की शरीयत में किस कदर कबाहत है, रहमत के फरिश्ते नहीं आएंगे वगैरह, और दूसरी तरफ ये भी शरीयत में वमा अल्लमतुम मिन अल-जवारिह मुकल्लिबीना तुअल्लिमूनहुन मिम्मा अल्लमकुमुल्लाह फकुलू मिम्मा अमसकना अलैकुम वस्कुरू इस्मल्लाहि अलैह। कल्ब मुअल्लम, यह मुफस्सिरीन ने बाज इशारतुल नस के तौर पर एक बात लिखी है, वो ये कि देखिए इस कुत्ते में दो बातें आई, एक तो शिकार करने का इल्म, इल्म चाहे वही का इल्म हो या तो इल्म मतलब शिकार करने का इल्म, और शिकार के हलाल होने की जो शर्त कि तीन मर्तबा तक वो शिकार करके उसमें से कुछ भी न खा ले, तो चौथी मर्तबा से उसका मारा हुआ जानवर आपके लिए हलाल हो गया। तो मुफस्सिरीन लिखते हैं कि यहां दो चीजों की कीमत समझ में आए, एक तो इल्म और एक इखलास। इस कुत्ते के अंदर ये इखलास पैदा हो गया कि शिकार को मारने के बाद उसमें से एक टुकड़ा भी खाया नहीं, मैंने जो काम किया अपने मौला के लिए किया, मेरा मालिक मुझे अगर खाने को देगा तो मैं खाऊंगा, नहीं तो बैठा रहूंगा। वो एक तरफ बैठ जाता है तो शरीयत कहती है कि ये शिकार जो मारा है उसने तेरे लिए हलाल है, ये अलामत है उस कुत्ते के अंदर इखलास पैदा हो जाएगी। मैं शिकार अपने लिए नहीं करता, मैं तो अपने मालिक के लिए करता हूँ और वो मेरा मालिक मुझे खिलाएगा तो मैं खाऊ, वरना अपनी रोजाना की जो रोटी है वो खा लूंगा। शिकार का शौक नहीं, मालिक का काम असल चीज है। मुफस्सिरीन यहाँ लिखते हैं इशारतुन नस के तौर पर, इस कुत्ते के अंदर इल्म और इखलास दो सिफतें पैदा हो गई। उस पर हक तआला शाह ने शरीयत ने इसके मारे हुए जानवर को, जब यही दो सिफात इब्ने आदम हजरत इंसान के अंदर जब पैदा होगी और फिर जो वो काम करेगा उसके काम की कीमत इंदल्लाह क्या होगी। इसलिए जरूरत इसकी है कि हम अपने अंदर इन चीजों को पैदा करें। हम बहुत रोजाना पढ़ते हैं इन सलाती व नुसुकी व महया व ममाती लिल्लाहि रब्बिल आलमीन, मेरा जीना मरना खाना हर चीज रब्बुल आलमीन के लिए रोजाना पढ़ते। इसका इस्तेहजार और ध्यान तन्हाई में बैठ कर कि ये मेरे अंदर पैदा हुआ या नहीं, तो दो चीजें तो ये है इल्म और इखलास। तीसरी चीज है मिन हुस्नी इस्लामिल मर्ई तरकुहु मा ला यानी, तालिब इल्म अगर इस पर 100% अमल कर ले तरकुहु मा ला यानी तो फिर इल्म की बहार उसकी लाइफ में आएगी। और इस वक्त सबसे बड़ी बीमारी जो हमारे लिए है वो ये है। फिर ये कि हम लायानी और फजूल फकत कलाम को समझते हैं। मैं आपको सुनाऊं, किताब में से लिखा था, लायानी और फजूल की मुहक्किकीन ने 10 किस्में बयान की है। कितनी? लायानी और फजूल कलाम में फजूल, उसको तो हर शख्स जानता है। एक शख्स अपने मजाज को और अपने मुरीद को खिलाफत से नवाजना चाहते थे, तो उन्होंने इम्तिहान के लिए किसी दूसरे मशाइख, जमाने में मशाइख आपस में भेजा दूसरे शेख के पास कि ये मेरा मुरीद है और मैं उसको खिलाफत से, लिहाजा जरा आप उसका देखिए उसकी तरबियत कहाँ तक हुई है, कहाँ तक हुई है जरा देख ले। उसका बेटा तो वहाँ चला जा, वहाँ गए अपने शेख के दोस्त के पास रहते थे, वो उसको देखते रहते थे वजू कैसे करता है, खाना कैसे खाता है, लोगों के साथ कैसे मिलता है, हर चीज देखते रहते थे। और देखा कि माशाल्लाह हर लाइन से तरबियत हो गई है। एक दिन पूछा कि बेटा तेरी शादी हो गई है? उसने कहा कि हाँ एक बच्चा भी है, शादी हो गई है और एक बच्चा भी। वो आखिर में जाते वक्त इन्होंने रिपोर्ट लिखा, माशाल्लाह आपके दो इनकी हमने हर चीज का जायजा लिया, नमाजों का, वजू का, दूसरे आमाल का, कलाम का, खाने पीने का, सोने उठने का, हर एतबार से आपने उसकी तरबियत कर दी है, लेकिन एक चीज की अभी कमी है, थोड़े दिन और रगड़ाई करो मसाला। रगड़ाई होगी तो फिर वो मुरब्बा बनेगा नहीं, और मुरब्बा बनेगा तो मुरब्बी बनेगा, जब तक मुरब्बा नहीं बनेगा वहां तक मुरब्बी कैसे बने। पूछा कि भाई बेटा तूने क्या वहां उनके सामने पूछवाया? वो इसको लाया नहीं, कलाम की अभी तक आदत है, उसकी सलाह की जरूरत है थोड़े दिन तक। लाया निकलम की आदत है, भाई तुम्हें वहां क्या हुआ? पूछवाया, नहीं मैंने उसको पूछा कि तेरी शादी हुई है, उसका जवाब था कि ना। उसने कहा शादी भी हुई है और एक बच्चा भी हुआ। तो मैं समझा कि इसको लाया नहीं करा बोलने की आदत है अभी तक, लिहाजा तरबियत कर। ऐसी तरबियत होती नहीं उस तरीके से। तरबियत और तस्किया के जितने तरीके सूफिया ने लिखे हैं उसमें से एक तरीका है मुवाखात का। मुवाखात का मतलब है कि किसी जगह पर अगर कोई मुरब्बी न मिले किसी आदमी को तो दो मुसलमान आपस में भाईचारा करें, क्या से तू मेरा भाई मैं तेरा भाई, मेरे अंदर जितनी गलतियां हैं वो तू बतला रहा और तेरे अंदर जो गलतियां हैं वो मैं बतलाऊंगा, हम दोनों इस तरीके से अपनी इस्लाह करते रहेंगे। तो एक शख्स कह रहा था कि मैंने अपने एक दोस्त के साथ मुवाखात का रिश्ता किया था, उसने पूछा कि फिर क्या हुआ, इस्लाह हो गई तरबियत हो गई, क्योंकि इस्लाह क्या होगी, 9 साल से हमारी बोलचाल बंद है। आसान नहीं है मुवाखात करना। तो एक तो है कलाम में फुजूल, नंबर दो खाने पीने में फुजूल, जो हर वक्त कबाटों में और फ्रिजों में और थोड़ी थोड़ी देर में। इसलिए उमूमन आपने देखा होगा कि पहले रमजान को लोगों से गलतियां बहुत होती हैं, वो हमेशा की आदत पड़ी होती है, किचन में आते हैं वो चॉकलेट वाला खोला बोतल और लेकर मुँह में डाल दिया, फिर बीवी ने मुतवज्जे किया, अरे अरे अरे तुम्हें गलती किसको हुई, वो हमेशा की आदत है नहीं लाया नहीं खाने की। नंबर दो खाने पीने में फुजूल, नंबर तीन नींद में फुजूल। नींद में एक सेहतमंद आदमी के लिए 7 घंटे की नींद 24 घंटे में से इनफ, और अगर बड़ी उम्र का हो ओवर 60 ओवर 70 तो 5 या 6 घंटे उसकी तबीयत की सेहत के लिए काफ़ी है। अब वो होता यह है कि वो रात शाम को जल्दी से सो जाते हैं, असरबाद भी सोते हैं, इतने बरसों रात को नींद नहीं आती, 1 बजे आँख खुल जाती है, भाई असरबाद सो गए तो कैसे वो आँख खुल। नंबर तीन नींद में फुजूल, नंबर चार लिबास में फुजूल। एक दोस्त के यहाँ हम गए थे तो वहाँ बीमार थे, वो सोए हुए थे, कबाट खुला हुआ था, कपड़े लटक रहे थे, 51 जोड़ कपड़े वहाँ लटकते थे। बेतकल्लुफी दोस्ती थी तो मैंने कहा भाई ये क्या है, 51। नंबर पांच रहने सहने में फुजूल, दो तो आदमी है दो औलाद है और मकान बनाया उसने 13 बेडरूम का, आइंदा आने वाली मखलूक के लिए एक बहुत सालों की एक बात है, एक आदमी मिले उन्होंने कहा कि मौसा हमने ये प्लॉट रखा है मकान बनाने की जगह, मैंने कहा आपने क्यों रखा है, आपके तो दोनों बेटों के लिए है इंतजाम। उन्होंने कहा कि नहीं मौसा आपड़ा इशू नहीं थे औलाद था ही नहीं हमारे बेटे के यहाँ बेटा होगा उसका घर बनाने के लिए मैंने ये जमीन रखी, आपड़ा इशू ना था बोलो था। तो रहने सहने में फुजूल, दो आदमी थे, फिर वो जब वो दो भी से चार में से दो भी चले जाते हैं तो दो रहते हैं, फिर परेशान होते हैं कि मौसम बहुत बड़ा मकान है एक छोटा सा फ्लैट ले लो यार, इसलिए अगर बिक जा रहे तो छोटा सा फ्लैट लेकर उसमें रहो, पहले से नहीं समझ में आया। सामान और फर्नीचर में फुजूल, घरों में इतना फर्नीचर एक जगह पर हम गए तो वो उसमें गराज के अंदर बॉक्स पड़े हुए थे, मैंने कहा क्या है, ये किचन के बर्तन है, किचन में रखने की जगह नहीं है तो बॉक्स में भरकर वो गाड़ी के गराज में रख दिए। या जैसे हमारे उलमा के यहाँ किताबों का वो हर आलिम के उसमें सिटिंग रूम के अंदर 2-4 अलमारियाँ है और आने वाला मेहमान भी समझता है कि ये सब पी गए। نمبر پانچ نظر میں فضول. دیکھو نظر میں ایک درجہ تو حرام کا ہے, اسے تو ہر ہاں وہ تو فرض ہے بچنا, اور ایک فضول چیز خام و خواہ کے لیے, بس وہ گاڑی میں بیٹھے ہیں تو یہ روڈ کے دونوں جانب کون چلتا ہے, کون آتا ہے, کیا ہو رہا ہے, یہ ساری چیزیں بھائی یہ نظر فضول نظر اس کو کہتے ہیں. ایک تو حرام نظر ہے مارا, اسے تو بچنا ہی ہے. دوستی میں فضول کہ میرے فون میں 500 فون نمبر ہے, دوستی میں فضول. نمبر 9 خرچ میں فضول. خرچ میں ابھی ان دنوں کے اندر ایک ایک آدمی کتنا کتنا. اور نمبر 10 علموں میں فضول, یعنی جس چیز کا نہ آپ کو ابھی حاجت ہے, نہ آئندہ حاجت ہے, نہ امت کو حاجت ہے, اور نہ آئندہ حاجت پڑنے والی ہے, ایسی چیزوں میں لگنے سے اپنے آپ کو کیا ضرورت ہے. ضرورت کا علم بہت ہے. یہ 10 قسمیں ہیں فضولیات کی. یعنی ہم تو یہ سمجھتے ہیں کہ فضول فقط فضول کلام ہے, بہرحال یہ چند باتیں بطور مذاکرہ کے آپ کے سامنے ذکر کر دیا. آخر دعوانا الحمدللہ رب العالمین, سبحان اللہ وبحمدہ, سبحان اللہ اللہم وبحمدہ, نشہد ان لا الہ الا انت, استغفرک و اتوب الیک.